सविता ओ सविता होइन किन बोलिरहेको छ नि यो केटी आज सधैँ प्यार प्यार प्यार कराएर बस्ने मान्छे सविता लौ हेर्नुहोस् न साथी म अघिदेखि सविताहरूलाई बोलाइरहेको छु तर ऊ भने बोल्दै बोल्दिन बोलाएर मात्रै बसिरहेको छ अब चाहिँ के गर्नै पर्यो खै त खै किन चिमुटेको तिमीले अघिदेखि बोलाइरहेको छु अब मरे बोल्ने होइन तिमी अनि के गर्नु त ए भनेपछि मेरो मदन आफ्नो मुना खोज्दै स्टुडियोमा आइसकेको थियो आफ्नो मुना रे होइन को भनेको तिमीले सविता अनि को मदन हेर है सविता म त मनोज हो भन्दैछु नि हे मेरो प्यारा सम्झाऊ म कसरी तिमीलाई कि तिमी मेरो लागि मदन राजा मजनुन रोमियो सबै सबै हौ भनेर लौ अब हिजो फोनमा त मुना मदन पढ्दैछु भनेर भनिरहेको थिए आज त त्यही कविताकै ह्याङमा छ जस्तो छ है ल हेर्नुहोस् त साथी यो सविताको त मान्छे पुरै कल्पनाको संसारमा फुरफुर उडिरहेको रहेछ अनि कहाँ बोलाएको सुन्थिर नभन यसरी मनको कुरा किन हो बुझ्दैनौ आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन मनको कुरा मनमै बस्छ छातीले खोल्दैन अनार दाना दाँतको लहर खोलेर हाँसन तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन हेमेरा कृष्ण मुटुको गाँठो झन्कसी नबोल तस्विर खिच्छु मनमा तिम्रो मुहार अनमोल ल ल ल सविता कवितामा मात्र बगिराख्ने होइन होसमा पनि आउने गर म तिम्रो मदन होइन तिमी मेरो मुना होइन म मनोज हुँ र तिमी सविता हो अनि यहाँ हामी कार्यक्रममा साथीसँग कुरा गर्न आएका हौ ल बरु साथीलाई स्वागत गर त अब हेर न अनि यसरी भन्नुपर्छ त मनोज कमसेकम मेरो भावनालाई त बुझ्ने कोसिस गर म मेरो प्यारो साथीलाई स्वागत गरिहाल्छु नि कार्यक्रममा होइन र साथी ल ल ल त्यसो भए स्वागत गरिहाल नि त त्यसो भए खुबै अझ हेर न सिकाउँदो रहेछ साथी कार्यक्रमको यो 834 भागमा मनको तितो मिठो सबै कुरा सेयर गर्न र सुन्नको लागि आइसकेको छु है म तपाईँ के हँसिली रसिली अनि चिटिक्क परेकी प्यारी साथी सविता र साथी म पनि छु है साथमा म तपाईँकै बिन्दास अनि झ्याप्प कपाल पालेको साथी मनोज र मेरो तर्फबाट पनि तपाईँलाई कार्यक्रममा धेरै धेरै धेरै स्वागत छ है ल त साथी अब जाउँ न त तपाईँ म अनि मनोज सँगसँगै मिलेर आजको कथा सुन्नको लागि दिपाको गाउँतिर मेरो विनोद भन न मेरी प्यारी दिपा भन त तिमी मलाई कति माया गर्छौ लौ के कुरा सोधेको होला कि कति माया गर्छौ रे भन न विनोद तिमी मलाई कति माया गर्छौ ऊ त्यहाँ पर हेर त त्यो ठुलो खोला छ नि हो त्यही खोलामा जति पानी बग्छ त्यति नै माया गर्छु म तिमीलाई छन् हेर न कति नै माया गर्छौ होला भनेको त खोलाको पानी जति रे खोलामा त पानी नै छैन अहिले नरिसाउनु प्रिय जिस्केको पो हो त म चाहिँ साँच्चै सोध्दैछु उसलाई पनि जिस्किनु परेको छ आइम सरी ल हेर त यता कान पनि समातिसके ल ल के गरेको त्यस्तो तिमीले म नि जिस्केको पो हो त यति सानो कुरामा पनि रिसाउँछ नि त कोही त्यही पनि आफ्नै मान्छेसँग होइन केही छैन नि तिम्रो लागि यति कान समातमा के भएर तर दिपा तिमी मान्छे एकदम मायालु छौ कि होला खुब अनि तिमी नि तिमी लौ म त तिम्रो अगाडि केही पनि होइन बुझ्यौ खुब हेर न अनि विनोद एउटा कुरा भन्छु है कस्तो पर्या मान्छे जस्तो गरेको भन न सोधिराख्नुपर्छ र त्यस्तो त होइन हेर न म त तिम्रो मायामा डुबेर कुन दिन हराउँछु जस्तो लाग्छ भने मलाई पनि त्यस्तै फिल हुन्छ भने हाम्रो माया साँच्चै नै गाढा छ है दिपा अनि थाहा छ तिमीलाई अचेल त म सपनामा पनि विपनामा पनि जति बेला नि तिमीलाई मात्रै देख्छु तिम्रो मात्रै याद आउँछ मलाई नि त्यस्तै हुन्छ अनि तिमीसँग एकछिन भेट नहुँदा गफ नहुँदा कस्तो गाह्रो हुन्छ कति बेला भेटौँ जस्तो हुन्छ मलाई त झन् साँच्चै विनोदले कति माया गर्छ है मलाई म कति भाग्यमानी छु हेर्दा हेर्दै हाम्रो लभ परेको पनि 6 महिना भइसकेछ सधैँभरि यसरी नै उसँगै बस्न पाए कति रमाइलो हुन्थ्यो होला ओहो सोच्दै कस्तो आनन्द आउने दिपा होइन के भयो तिमीलाई टोलाएर मक्खु परिरहेछौ त केही नै होइन यसो सोच्दै थिएँ कि साँच्ची हेर त हामी यसरी सँगै भएको पनि 6 महिना भइसकेछ भने त्यही त है मलाई त हामी रिलेसनमा भएको अस्ति मात्र हो जस्तो लाग्छ तर जे होस् तिमीलाई आफ्नो भन्न पाउँदा म धेरै नै खुसी छु म पनि तिमीलाई पाउँदा एकदमै खुसी र भाग्यमानी छु नि मेरो साथमा कोही नहुँदा तिमी नै त थियौ अब मलाई केही गाह्रो अप्ठ्यारो परेको बेलामा तिमीले नै त हो नि यसो गर त्यसो गर भनेर गाइड गर्ने मान्छे। विनोद, साँच्चै तिमी मान्छे बाहिर देख्दा जति राम्रो छौ नि त्योभन्दा कैयौँ गुणा धेरै राम्रो मनबाट छौ बुझ्यौ। धेरै मक्का नपार है दिपा, लभ पर्ला नि फेरि। हेर न जिस्केको, जहिले नि जिस्किन मात्रै आउँछ है तिमीलाई। नरिसाउ न, तिमीसँग नजिस्के कोसँग जिस्किने त म। ल ल छाडो यो कुरा, बरु सुन न। भन न। एकचोटि आँखा चिम्म गर त। किन हो भन, अनि मात्रै गर्छु। पहिला चिम्म गर न, अनि थाहा पाइहाल्छौ नि। गर न भनेको, मैले भनेको कुरा नि मान्दैनौ। ल ल ल ल गरे, अब के हो कुरा, ल भन। ल रेडी भयौ? अँ छिटो भन न के हो भनेर। आई लभ यु विनोद। आई लभ यु टु दिपा। मलाई सधैँभरि यसरी नै तिम्रो अङ्गालोमा राख न है। भइहाल्छ नि प्रिय, अनि तिमी पनि मलाई सधैँभरि यसरी नै माया गर्छौ त। तत् यस्तो नै सोध्ने कुरा हो त, म त तिमीलाई यो जुनी मात्रै होइन हजार जुनीसम्म पनि यसरी नै माया गर्छु। कसको मेसेज आएछ यति बेला? पख है को रहेछ हेरौँ त, नचिन्ने नम्बरबाट पो आएको छ त मेसेज। के छ मेसेज खो हेर त। ओए विनोद, के छ खबर, तेरो भाउजूको खबर के छ नि? फोन के भयो उसको, जहिले नि अफ भन्छ त। अनि सुन न, म नेपाल आइसकेँ, भोलि भेटौँ न है, त्यही हाम्रो सधैँ भेट्ने ठाउँमा। अनि सुन न, तेरो भाउजूलाई मेरो बारेमा केही नभन है, भोलि नै भेटौँला। ल सी यु टुमोरो अमन। लो अमन, के भन्दैछौ तिमी अमन रे? आफूलाई कस्तो गाह्रो भइसक्यो, कसरी बस्ने होला त, यहाँबाट निस्किन पाए नि हुने। दिपा के भयो, किन टोलाएर बसेको? केही होइन। अनि बोल्दै बोल्दैनौ त तिमी त। अब कति धेरै पछि भेटेको, के भन्ने भन्ने भएर होला नि। त्यस्तै भएको हो त तिमीलाई। अमन, तँलाई लास्ट मिस गऱ्यो यार हामीले। यार मैले नि लास्टै मिस गरेँ यार तिमीलाई त। अनि तँ नहुँदा त के नभएको के नभएको जस्तो लाग्दो रहेछ यार। केही छैन, अब त म आइहालेँ नि, के चिन्ता भन्छस् र? त्यो त। अनि ओए विनोद, यसो चिसो चिसो खाऊँ न यार, जान लिएर आइज। हेर न, मलाई पो भन्छ भने विदेशबाट आएको मान्छे ऊ, आफै लिएर आइज न। ल अब झन् यति धेरै टाइम पछाडि आएको मान्छे म, अब मलाई नै लिन पठाउँछस् तैँले? म जान्छु नि, म लिएर आउँछु। होइन किन जानु पऱ्यो तिमी, यसले ल्याइहाल्छ नि। होइन होइन ठिकै छ, म ल्याउँछु। पर्दैन पर्दैन, म ल्याइहाल्छु नि, तिमीहरू गफ गर्दै गर न, कति धेरै कुरा गर्न मन होला। ल ल ल जा लिएर आइज नि त। होइन के भएको होला यो विनोद, मलाई किन यसरी अमनसँग छोडेर गएको, झन् कस्तो अप्ठ्यारो भइरहेको बेलामा। मलाई नभए यो अमनलाई पठाउनु पर्छ नि, म अमनसँग कसरी बोल्ने होला त, झन् मलाई कम्ता रिस उठेको छ उसँग। अनि मायालु के छ त खबर? हात हात हटाऊ है अमन। ल के भयो, अङ्गालो हाल्नु नि नपाउनु, त्यो पनि तिम्रै अमनले। पर्दैन अङ्गालो हाल्नलाई, कति न। अब तिमी त्यही म हराएँ भन्ने कुराले त रिसाएको होला नि, होइन र? होइन, म त एकदमै खुसी थिएँ, बोल्न पनि मन नलाग्ने गरी। नरिसाउनु दिपा, मेरो पनि समस्या बाध्यता थियो, सबै त्यस्तै भयो त्यति बेला। के समस्या भन्छौ नि, कमसेकम म यहाँ छु भनेर खबर त गर्न सकिन्छ नि। अब कस्तो कुरा गर्छौ कि दिपा तिमी, मैले जानी जानी खबर नगरेको जस्तो नगर नि तिमी, मिल्ने भएको भए त खबर गरिदिनु थिएँ होला मैले। के भएको थियो र नमिल्नलाई, खबर गर्न नै नमिल्ने हुन्छ र? साँच्चै हो कि दिपा, आफ्नो पढाइको लागि पैसा तिर्न काम गर्नुपर्ने भएकाले मैले दिनको धेरै घन्टा काम गर्नुपर्थ्यो। अनि काम गर्दैमा के भयो त, मलाई खबर गर्न त सक्थ्यौ नि। नियमभन्दा मैले धेरै घन्टा काम गर्ने गर्थेँ, एक दिन चेकिङमा परेँ अनि म समातिएँ पनि, त्यसपछि त मेरो पासपोर्ट पनि खोसियो। अनि त्यही भएर तिमीसँग म यो छ महिनासम्म पनि सम्पर्कमा रहन सकिनँ, मैले जानी जानी त्यस्तो गरेको होइन नि त। तर अमन, मलाई त यो कुरा थाहै थिएन। यो कुरा त तिमीलाई मात्रै होइन, अरू कसैलाई पनि थाहा छैन, घरमा समेत भनेको छैन मैले। अनि कसरी आउन पाऊ त यता? खै बल्ल बल्ल साथीहरूले के कसरी हो पासपोर्ट चाहिँ निकालिदिए, अनि त त्यसपछि त्यो ठाउँमा बस्न पनि मन लागेन, अनि त्यही माथि तिमीलाई कन्ट्याक्ट गर्न नपाएर पनि कस्तो भएको थियो, तिम्रो यादले झनै बस्नै मन लागेन। कस्तो गाह्रो भयो अनि त्यही भएर म त फर्किएर आएँ। तर अमन, फेरि मैले तिमीलाई कन्ट्याक्ट गर्नको लागि प्रयास नगरेको पनि होइन नि दिपा, कति धेरै प्रयास गरेँ त्यही पनि तिमीसँग सम्पर्क भएन। तिमीले त आफ्नो नम्बर पनि चेन्ज गरेको रहेछौ अनि विनोदलाई पनि कन्ट्याक्ट गर्न खोजेँ, त्यसको पनि नम्बर नै लागेन। अनि त झन् कति बेला तिमीलाई भेटौँ भएर म त एकदम पागल भइसकेको थिएँ। तर अमन, तिम्रो केही खबर नभएपछि तिमीले त मलाई बिर्स्यो होला भन्ठानेको थिएँ। कसरी बिर्सिन सक्छु र दिपा तिमीलाई? मैले तिमीसँग बिताएका रमाइला पलहरूको यादले मलाई कति बेला तिमीसँग भेटौँ भइरहेको थियो। त्यहाँ त्यस्तो दुःख हुँदा हुँदै पनि म तिमीलाई सम्झेर हाँस्ने प्रयास गर्थेँ, र म यहाँ आउनुको कारण पनि तिमी नै त हो नि दिपा, नत्र त म किन आउँथेँ होला। अमनले त मलाई अझै पनि बिर्सिएको छैन रहेछ, त्यस्तो अवस्थामा भएर पो केही खबर नगरेको रहेछ। के सोचेको दिपा? केही पनि होइन। अनि थाहा छ तिमीलाई, एकचोटि त मलाई अब म बाँचेर पनि केही फाइदा छैन भन्ने विचार आएको थियो, तर जब तिम्रो फोटो हेरेँ नि अनि केही पनि त्यस्तो नराम्रो गर्न सकिनँ, लाग्यो म त तिम्रै लागि बाँचिरहेको छु। के कुरा गरेको अमन यस्तो? हो दिपा, तिमीले मलाई अहिले के कस्तो सोच्छौ भन्ने कुरा मलाई थाहा छैन, तर म तिमीलाई अझै पनि पहिलेको जति नै माया गर्छु र सधैँभरि माया गरिरहनेछु। आई लभ यु सो मच दिपा, रियली लभ यु। होइन, के कुरा गरेको यस्तो विनोद तिमीले? मैले सोधेको कुरा भन न, तिमी मलाई मन पराउँछौ कि मन पराउँदैनौ? तर विनोद, यो कुरा त तिमीलाई पनि थाहा छ नि, म अमनलाई नि मन पराउँछु भनेर। के रे, अमनलाई नि मन पराउँछु रे? अनि अमन नआउन्जेलसम्म त खुब तिमी नै मेरो जीवनसाथी भन्थ्यौ त, अहिले अमन आएपछि मलाई गर्ने माया जति सबै उडेर गयो? त्यस्तो होइन नि विनोद, म तिमीलाई मन पराउँछु तर अमनलाई नि मन पराउँछु नि म। मेरो कुरा बुझ न तिमी। के कुरा बुझौ म? केही कुरा बुझ्नु छैन मलाई, जसरी भयो नि तिमीले अब अमनलाई बिर्सिनै पर्छ, बुझ्यौ? तर कसरी बिर्सौँ म उसलाई? उसले त्यति दुःख गरेर मेरै लागि भनेर नेपाल फर्किएको रहेछ। हेर, अरू कुरा केही थाहा छैन मलाई, तिमीले मलाई नै छान्नुपर्छ। ल राखेँ मैले, बाई। हेलो विनोद, मेरो कुरा त सुन। अरे के भएको होला यस्तो मलाई? कसको फोन आएछ? ए, अमनको पो रहेछ। हेलो हेलो दिपा, के हो तिम्रो फोन त बिजी थियो त? साथीसँग कुरा गर्दै थिएँ त्यही भएर। तर फेरि विनोदको फोन पनि बिजी थियो, के हो तिमीहरू बिच त्यस्तो केही छ कि क्या हो? होइन होइन, त्यस्तो केही छ भने त भन है मलाई, फेरि म बिचमा पर्न चाहन्न। ए, त्यस्तो केही होइन कि अमन। होइन, मैले साँच्चैकै भनेको हो कि, विनोदले पनि तिमीलाई मन पराउँछ, म उसको बेस्ट फ्रेन्ड भएर उसले यो कुरा भन्न मात्रै नसकेको कि। यो कुरा तिमीलाई थाहा छ कि छैन? अमन प्लिज, के यो कुरा नगरौँ न है। ल ल ल ल, हुन्छ हुन्छ, तर विचार गर है दिपा यो कुरा, म त तिमी सधैँभरि खुसी भएको हेर्न चाहन्छु, किनकि म तिमीलाई एकदमै धेरै माया गर्छु। अमन सरी दिपा, यो कुराले तिमीलाई नराम्रो लाग्यो होला है, तर तिम्रो लागि म जे पनि गर्न तयार छु दिपा। अमन आज अलि सन्चो नहोला जस्तो छ मलाई, म सुतेँ अब। ए हो र, ल ल हुन्छ नि त, सुत त्यसो भए। ल ल, गुड नाइट। ल अनि सुन न, भोलि भेटौँ न है हामी। म ट्राई गर्छु नि। ल ल, गुड नाइट दिपा, स्विट ड्रिम्स। गुड नाइट, आई लभ यु दिपा, बाई बाई। होइन, मलाई नै किन यस्तो भएको होला, ए भगवान्, के गर्ने होला अब मैले? अमनले मलाई छोड्यो होला भनेको त मेरै लागि नेपाल फर्केर आएछ, छ छ महिनापछि मलाई भेट्न पाउँदा कति खुसी लागेको थियो होला उसलाई, मसँग कुरा गर्न नपाउँदा, देख्न नपाउँदा कति छटपटी भयो होला। तर विनोदले पनि त मलाई माया गर्छ, म पनि उसलाई माया गर्छु, अमनसँग कन्ट्याक्ट नहुँदा उसले नै त हो मलाई हेल्प गरेको। तर अमनले त्यति धेरै माया गरेर यहाँ आयो, फेरि विनोदले त्यति हेल्प पनि गरेको छ, के गरौँ म कसलाई रोजौँ? यति समयसम्म अमन नहुँदा मलाई साथ दिने विनोदलाई रोजौँ कि? त्यति पहिलादेखि मलाई माया गर्ने अमनलाई कस्तो गाह्रो भएको मलाई। अनि विनोदले अमनलाई छोड भनेको छ, तर म कसरी अमनलाई छोड्न सक्छु? म त दुवैजनालाई मन पराउँछु, म कसलाई छानौँ? एकजनाले मलाई नै छान्नुपर्छ भन्छ, अनि अर्को चाहिँ त्यति दुःख गरेर मेरै लागि भनेर आएको छ। त्यही माथि अमनले मेरो र विनोदको खुसीको लागि विनोदलाई नै रोज भन्छ। कस्तो अवस्था आएको मलाई, यस्तो के गरौँ के म? तर लास्टमा मेरो खुसी चाहने भनेको त अमन नै त रहेछ नि। आफ्नो माया पनि मेरो लागि त्याग गर्न तयार भयो, तर विनोदले त जबरजस्ती गर्दैछ। म त अमनसँगै पो खुसी हुन्छु। ओ, मैले अमनलाई नै रोज्नुपर्छ, उसले नै मलाई विनोदले भन्दा राम्रोसँग बुझेको छ, र मेरो खुसी चाहने पनि उही हो। ओ, मैले त्यसै गर्नुपर्छ। बरु भोलि गएर दुवैजनासँग कुरा गर्छु, तर विनोदले के सोच्ने होला? अमन र विनोद त फेरि बेस्ट फ्रेन्ड पनि हो, मेरो कारणले गर्दा उनीहरूको झगडा भयो भने होइन, तर सत्य कुरा त मैले भन्नै पर्छ, चाहे जेसुकै होस्। होइन, किन चुप लागेर बसेको दिपा तिमी? कुरा के हो, क्लियर गरिदेऊ न। हो दिपा, तिम्रो मनको कुरा अप्ठ्यारो नमानि भन। हेर अमन, तिमी कन्ट्याक्टमा नहुँदा मलाई कति धेरै गाह्रो भएको थियो, तिमी कता हरायौ भनेर मलाई कति धेरै टेन्सन पनि भएको थियो। न फोन छ, न म्यासेज छ। म बुझ्न सक्छु तिमीलाई कस्तो गाह्रो भएको थियो होला भनेर। त्यति बेला मलाई साथ दिने विनोद थियो, म जे जस्तो कुरा नि उसलाई सेयर गर्ने गर्थेँ, किनकि तिमी थिएनौ, लाग्थ्यो तिमीले मलाई बिर्सिसक्यौ र कहिले पनि फर्केर आउँदैनौ। त्यही भएर बिस्तारै बिस्तारै तिम्रो कमी विनोदसँग पुरा गर्न थालेँ। उसले मेरो सबै कुरा बुझ्थ्यो र केही समयपछि हामी एकअर्कालाई मन पराउन माया गर्न पनि थाल्यौँ। तर अमन, म तिमीलाई अझै पनि मन पराउँछु। तर विनोद? हो अमन, दिपा तेरै हो, र मलाई यो पनि थाहा थियो दिपा कि तिमीले अमनलाई नै रोज्छौ भनेर, र मलाई यो कुरामा केही दुःख पनि छैन किनकि म तिम्रो खुसी हेर्न चाहन्छु। तर विनोद, हिजो त तिमीले मलाई त्यो त दिपा, मैले तिमीहरू दुईजनाको कुरा मिलाउनलाई त्यस्तो भनेको, अमन त्यसरी आएको छ त्यो पनि तिम्रो लागि, यो कुरा तिमीले बुझ्नुपर्छ भनेर त्यस्तो भनेको मैले। थ्याङ्क यू सो मच विनोद। थ्याङ्क यू विनोद। अब यति कुरामा पनि थ्याङ्क यू भन्नुपर्छ र, त्यो पनि आफ्नै बेस्ट फ्रेन्डको लागि गरेको काममा, तिमीहरूकै लागि गरेको त अनि मैले। आई लभ यु अमन। आई लभ यु टु दिपा। हेर हेर के गरेको, त्यो पनि म हुँदा हुँदै हेर न अझै तँलाई त होइन होइन जिस्केको मात्र। ओहो, आफ्नो प्रेम सम्बन्धमा स्पष्ट हुन नसक्दा फसाद नै पर्ने रहेछ है सविता। किन र मनोज, म बाहेक अरू पनि छ हो तिम्रो कोही? हेर न त्यहाँ, कहाँबाट न्यु पाऊ कनिका चपाऊ हुन्छ यो केटलाई। अब म कुरा गरिरहेको छु कथाको, ऊ भने के भनेर बस्छ भने। ए, त्यसो भए ठिकै छ नि त मनोज। अनि साथी, हो नि है, आजको कथामा दिपाले राम्रोसँग सोच विचार गरेर मात्रै कुनै कदम चालेको भए बिचमा त्यस्तो अप्ठ्यारो स्थिति आउँदैन थियो नि, होइन र? ल मनोज, के कुरा गरेको के तिमीले, दिपाले पनि त अमनलाई धेरै माया गरेको थिए नि, तर एकाएक अमन आफै हराएपछि त हुने, ऊ विनोदसँग नजिकिँदै गएको हो किन भन त। तर सविता, अमन केही समय हरायो, कन्ट्याक्टमा आएन भन्दैमा दिपाले विनोदसँग नजिकिनु हुन्न थियो नि, होइन र साथी? फेरि 6 महिना अगाडिसम्म त अमन र दिपाको राम्रोसँग कुरा पनि भइरहेको थियो, पछि अमनलाई त्यस्तो अप्ठ्यारो परेर त हो नि कन्ट्याक्टमा आउन नपाएको, हो कि न भन्नुहोस् त? त्यो त हो कि मनोज, तर दिपाको पनि त भावना बुझ्ने कोसिस गर्नुपर्छ नि, होइन र साथी? अमन त्यसरी हराउँदा उसलाई कति गाह्रो भयो, कति प्रयास गर्यो उसले अमनलाई कन्ट्याक्ट गर्न, 1 महिना 2 महिना 3 महिना होइन, महिनौसम्म ऊ सम्पर्कमा नआएपछि दिपा विनोदसँग नजिक भएको त हो नि, हो कि न भन्नुहोस् त साथी? तर हेर त पछि अमन दिपाकै लागि भनेर फर्केर आए नि। हो त्यसरी नै दिपाले पनि त केही समय सम्पर्कमा नरहँदा अमनलाई पर्खेर बस्नु पर्दैन थियो त। दिपाले यस्तो गर्नु चाहिँ हुँदैन थियो जस्तो लाग्छ है मलाई चाहिँ। तर मनोज, अमन सम्पर्कमा हुने बित्तिकै दिपा विनोदसँग नजिक हुन पुगेको पनि त होइन नि। एकपटक दिपाको ठाउँमा आफूलाई राखेर हेर्ने कोसिस त गर। हेर सविता, तिमी जे सुकै भन, साथीले तिम्रो कुरामा हो त भन्दै भन्नुहुन्न। ल हो कि होइन भन्नुहोस् त साथी तपाईँ आफै। ल त्यसो भए यसो गरौँ न त, दिपाले के गरेको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ भनेर साथीलाई सोधौ न त, अनि थाहा भइहाल्छ नि साथीले के भन्नुहुँदो रहेछ भनेर। ल ल बरु सुनौ न त साथीकै विचार। अमन फर्स्टमा पनि त अनि त्यही भएर उसले त अब धेरै माया गरेको हुन्छ है पहिले पनि, अनि उसको त साथीले पनि त अनि अलिक बुझ्नु पर्यो है, उसको साथीलाई पनि भन्नु पर्यो त्यो विनोद भन्नेलाई है, अमनलाई चाहिँ पढाउँदा राम्रो हुन्छ उसको लागि। मेरो विचारमा नि भन्नुपर्दा चाहिँ अब त्यो अमनलाई नै रोज्दा हुन्छ दिपाली, किनकि अमन भनेको उसको पहिलादेखिकै लभ हो। अमनलाई रोज्छ जस्तो लाग्छ, किनकि अमन दिव्याकै लागि भनेर आयो नि त अमनलाई, किनकि अमनको गल्ती होइन ऊ हराउनु होइन, ऊ त्यही पनि दिपाले एकचोटि हुन्छ नि उनीहरूको ट्रु लभ हो होइन, दिपाले कुर्नु पर्ने थियो होइन अमनलाई, किनकि उसको अमनले दिपालाई सबै कुराहरू आफ्नो प्रब्लमहरू सेयर गर्यो। विनोद भनेको त सेकेन्ड हो, के थाहा न उसले सेकेन्डमा नै उसले नराम्रो नै गर्न सक्छ, उसको लागि लाइफमा प्रब्लम पनि बढ्न सक्छ। विनोदले न पछि गएर तेरो पहिला अर्कोसँग थियो, अहिले आएर मसँग त्यसले छोडेपछि त आएको होइन र भनेर पछि उसलाई पनि प्रब्लम हुनसक्छ। मेरो विचारमा चाहिँ विनोदलाई नै छान्दा उचित जस्तो लाग्छ, किनकि अमनसँग त्यतिको समय टाढिसके पछाडि अमनप्रति चाहिँ एउटा घृणात्मक चाहिँ भावना पैदा हुन्छ कि मनमा ऊप्रति, जति पछि आएर उसले जति भने पनि दिपाकको मनमा चाहिँ त्यो अमनप्रतिको भावना नै हुँदैन, मायाको भावना नै हुँदैन, हराइसकेको हुन्छ। र विनोदसँग चाहिँ नजिकै जाँदाखेरिमा विनोदलाई नै धेरै होइन माया गर्ने त्यस्तो भाव आउँछ, र भावी दिनमा पनि विनोद पनि साथी भएको कारणले गर्दाखेरि विनोदले बुझेको छ उसको समस्या, र भावी दिनमा पनि दिपा र विनोद बिचको सम्बन्धमा चाहिँ कुनै पनि अप्ठ्यारो हुँदैन। रेडियो कार्यक्रम साथीसँग मनका कुरामा पत्राचार गर्ने ठेगाना रहेको छ साथी सविता र साथी सपन, कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल, वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल। देख्यौ त सविता, साथीले के भन्नुभएको, दिपाले पर्खेर बस्नु पर्थ्यो रे अमनलाई। तर तिमीले पनि सुन्यौ होला नि मनोज, कि एक दिन होइन दुई दिन होइन, लामो समय पर्खँदा पनि अत्तोपत्तो नभएपछि कोही न कोही एकजनालाई त मनले खोज्छ नै रोज्छ नै, त्यही भएर दिपा अर्को रिलेसनमा अगाडि बढ्नुमा कुनै गल्ती छैन भन्नुभएको थियो नि। तर सविता, दिपाले राम्रोसँग कुरा फाइनल गरेपछि मात्रै अर्को रिलेसनमा जानु पर्थ्यो नि होइन र? हो, मैले नि अघिदेखि यही कुरा गर्न खोजेको हो कि मनोज, तिमी आफ्नो कुरा मात्र बढाइ चढाइ गर्न खोज्छौ। लौ लौ सविता, मैले त्यस्तो बढाइ चढाइ चाहिँ के पनि गरेको छैन है, बरु तिमी आफैले त्यस्तो कुरा गर्न खोज्छौ। ल ल ल भयो भयो मनोज, पोइन्टमा आऊ न अब। रे साथी, मैले खासमा भन्न खोजेको नि, अमन हराएपछि दिपाले जुन भावनात्मक समस्या खेपी हो, त्यस्तो बेलामा उसलाई विनोदले कति धेरै सपोर्ट गर्यो, कति धेरै सहयोग गर्यो, त्यही भएर त बिस्तारै बिस्तारै विनोद र दिपाले एकअर्कालाई मन पराउन पुगे, जुन कुरा नराम्रो त होइन नि, होइन र साथी? त्यो त हो के सविता, मैले पनि दिपालाई ऊ गलत छ भन्न खोजेको त होइन नि, तर कुरा राम्ररी नबुझेसम्म चाहिँ अर्को रिलेसनमा नगएको भए हुन्थ्यो भन्न खोजेको मात्रै हो के। अब आफूले माया गरेको मान्छे हराउँदा जसलाई पनि गाह्रो त भइहाल्छ नि होइन त साथी? हो नि मनोज, तर जे जस्तो भए पनि पछि दिपाले आफूले माया गरेको मान्छे को हो, म कोसँग खुसी हुन्छु भनेर जसरी आत्मविचार गरी र निर्णय लिए, हो त्यो चाहिँ एकदमै राम्रो थियो है। तर यसमा विनोदको पनि उत्तिकै महत्वपूर्ण भूमिका छ है साथी, किनभने दिपा र अमनको खुसीको लागि आफूले एकदमै माया गरेको मान्छेलाई उसले गुमाउन समेत तयार भयो नि, जुन कुरा त एकदमै ठुलो त्याग हो कि न भन्नुहोस् त तपाईँ आफै। एकदमै सही है मनोज, त्यही भएर नि साथी आजको कथामा जस्तो स्थिति आउनु नदिन हामीले सबैभन्दा पहिला त आफ्नो सम्बन्धमा स्पष्ट हुनुपर्छ र आफूले माया गरेको मान्छेसँग प्रभावकारी रूपमा कुरा गर्ने गर्नुपर्छ जस्तो लाग्छ है। हो नि, अब स्पष्ट भइएन भने एक अर्कासँग प्रभावकारी रूपमा कुरा गरिएन भने त न आफू खुसी हुन सकिन्छ न त अर्को व्यक्ति नै खुसी हुन्छ, जसले गर्दा आफ्नो अन्य कुराहरू जस्तै कि पढाइ करियर घर परिवारसँगको सम्बन्ध अनि अरू व्यक्तिहरूसँगको सम्बन्ध पनि सबै कुरामा असर पर्छ नि, जुन कुरा त हाम्रो साथीले भिओआई फेसबुक पेजमा पनि हामीलाई सेयर गरिरहनुहुन्छ नि होइन र? र साथी, विशेष गरी हामी किशोरावस्थामा हुँदा कोही मान्छे राम्रो लाग्न सक्छ, त्यो मान्छेसँग कुरा गरौँ नजिक हुँ जस्तो लाग्न सक्छ, जुन प्राकृतिक कुरा पनि हो। र साथी, आज राम्रो लागेको मान्छे भोलि नराम्रो लाग्न पनि सक्छ, अथवा एकजना भन्दा धेरै मान्छे राम्रो पनि लाग्न सक्छ, जुन नराम्रो कुरा होइन। तर यहाँ बुझ्नुपर्ने कुरा भनेको हामीले को मान्छेलाई चाहिँ साँच्चीकै माया गर्छौँ र कोसँग चाहिँ आकर्षित मात्रै भएको हो भन्ने कुरा चाहिँ बुझ्नुपर्छ जस्तो लाग्छ। हो कि होइन भन त सविता तिमी आफै? हो नि, तर नि साथी, यो अवस्था नै यस्तै हो। मेरो लागि यही मान्छे सही हो, यही मान्छे नै मेरो पछिसम्मको लागि साथ दिने साथी हो भनेर हामीलाई छुट्याउन गाह्रो हुन सक्छ। तर आत्मजागरूक भएर आफू कोसँग खुसी हुन्छु, आफ्नो चाहना के हो भनेर खिलाएर सही निर्णय चाहिँ लिनुपर्छ होला, होइन त साथी? हो नि, त्यही भएर साथी, यस्तो अवस्थामा हामी आफ्नो परिवार, साथीभाइ या त्यो व्यक्ति जसले हामीलाई सही कुरामा सुझाव दिनुहुन्छ र जसलाई हामीले नजिकको ठान्छौँ र विश्वास पनि गर्छौँ, हो उहाँलाई नै आफ्नो कुरा सेयर पनि त गर्न सक्नुहुन्छ नि, होइन र? पक्कै पनि हो नि। रेडियो कार्यक्रम साथीसँग मनका कुरामा इमेल पठाउने ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com। सविता, म यो कुरामा पनि सहमत छु कि आफू प्रेम सम्बन्धमा छु भन्ने थाहा हुँदा हुँदै पनि अर्को व्यक्तिसँग आकर्षित भइन्छ या हुन सकिन्छ भनेर, फेरि यो त गलत कुरा पनि होइन नि, हो कि होइन भन त तिमी आफै? हो नि मनोज, तर अर्को व्यक्तिसँग आकर्षित हुँदा त्यसले आफ्नो प्रेम सम्बन्धलाई असर पर्न चाहिँ दिनु न भन्छु है म त। मैले पनि त्यही भन्न लागेको थिएँ कि सविता, अब होला कोही व्यक्ति कसैसँग एकदमै गाढा प्रेममा छ तर अर्को व्यक्ति पनि त्यो मान्छेलाई मनपर्छ, राम्रो लाग्छ भन्नुको मतलब यो होइन कि ऊ अर्को व्यक्तिसँग पनि प्रेममा छ भनेर, हो कि भन त तिमी आफै? हो नि मनोज, मान्छे राम्रो लाग्ने, उसको विचार मन पर्ने कुरा एक ठाउँमा छ, तर जो व्यक्ति आफ्नो प्रेममा स्पष्ट छ, जसले आफ्नो सम्बन्धलाई राम्ररी अगाडि बढाइरहेको छ, त्यो व्यक्तिलाई चाहिँ दोधारको स्थिति चाहिँ आउँदैन जस्तो लाग्छ है मलाई। हो सविता, तर यो कुरा सँगसँगै कतिपय साथीले हामीलाई सेयर गर्नु भए अनुसार आफ्नो प्रेमी या प्रेमिका बाहेक कोही मान्छे राम्रो लाग्ने क्रममा पछि त्यो मान्छेसँग गएर प्रेम बस्यो भन्ने कुरालाई ध्यानमा राख्ने हो भने नि साथी, अघि हामीले भने जस्तै आत्मजागरूक भएर म के चाहन्छु, किन चाहन्छु, मैले के गर्दा राम्रो हुन्छ भन्ने कुरालाई चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ है। कतिपय साथीले यो पनि भन्नुहुन्छ कि म मेरो प्रेमी या प्रेमिकालाई एकदमै धेरै माया गर्छु, तर पनि साथी, मेरो प्रेमी अथवा प्रेमिका भन्दा राम्रो मान्छेले मलाई प्रस्ताव राख्छ भने त्यो मैले स्वीकार गर्न सक्दिनँ, किनकि मेरो प्रेमी या प्रेमिका मेरो लागि राम्रो छ, पर उसको कमी कमजोरीलाई सुधार गर्ने प्रयास गर्छु, तर म उसलाई छोड्न या त उसँग हुँदा हुँदै अर्को मान्छेसँग रिलेसनमा बस्न चाहिँ सक्दिनँ भन्नुहुन्छ नि। हो नि, त्यही भएर साथी, सबैभन्दा ठुलो कुरा कमिटमेन्ट, यानि कि एक अर्काको लागि प्रतिबद्ध हुने हो भने कुनै समस्या नै आउँदैन नि, हो कि भन त सविता? हो नि, र साथी, यदि कुनै पनि कुरामा कन्फ्युजन छ या भनौ आफू कसैसँगको रिलेसनमा प्रश्न छैन र पनि सम्बन्ध अगाडि बढाइरहेको छ भने त्यो सम्बन्धमा आजै अहिले नै क्लियर हुनु, प्रश्न हुनु चाहिँ एकदमै आवश्यक छ है। हो नि, किनभने जति आफू सम्बन्धमा स्पष्ट भइँदैन त्यति नै आफूसँग सम्बन्धमा रहने मान्छेलाई पनि गाह्रो भइरहेको हुन्छ, अनि पछि गएर त्यो सम्बन्ध रोकियो भने आफूसँगै त्यो मान्छेलाई पनि त धेरै समस्या हुन्छ नि, होइन र? हो नि, किनभने साथी, त्यसले एक त आफ्नो समय बर्बाद गराउँछ, अर्को त भावनात्मक समस्या ल्याउँछ, टेन्सन बढाउँछ, समग्रमा आफ्नो पढाइ, साथीभाइसँगको सम्बन्ध सबै कुरामा असर गर्छ नि, हो कि न भन्नुहोस् त? पक्कै पनि हो नि सविता, ल अब भने हाम्रो साथीलाई सोधौँ न कि यदि केही गरेर साथी आफ्नो प्रेम सम्बन्धमा स्पष्ट हुनु भएन भने के गर्नुहुन्छ भनेर। ल ल मनोज, म नै सोध्छु है त साथीलाई यो हप्ताको एसएमएस पोल प्रश्न। साथी ध्यान दिएर सुन्नुहोस् है त, यो हप्ताको एसएमएस पोल प्रश्न रहेको छ, तपाईँ एकजना भन्दा धेरै व्यक्तिसँग प्रेममा छु कि भन्ने महसुस गर्नुहुन्छ भने तपाईँ कसरी आफ्नो लागि सही व्यक्ति छुट्याउनुहुन्छ? जसका लागि अप्सनहरू रहेका छन्, अप्सन ए, म आफूले आफूलाई बुझ्ने कोसिस गर्छु, अप्सन बी, सम्झौता गर्दिन, अप्सन सी, जसले मेरो भावना बुझ्छ म उसैलाई रोज्छु, र अप्सन डी, यस्तो स्थिति आउँदै आउँदैन। प्रश्न फेरि एकचोटि भन्छु है त, तपाईँ एकजना भन्दा धेरै व्यक्तिसँग प्रेममा छु कि भन्ने महसुस गर्नुहुन्छ भने तपाईँ कसरी आफ्नो लागि सही व्यक्ति छुट्याउनुहुन्छ? अप्सनहरू पनि फेरि एकचोटि भन्छु है त साथी, अप्सन ए, म आफूले आफूलाई बुझ्ने कोसिस गर्छु, अप्सन बी, सम्झौता गर्दिन, अप्सन सी, जसले मेरो भावना बुझ्छ म उसैलाई रोज्छु, र अप्सन डी, यस्तो स्थिति आउँदै आउँदैन। साथी, तपाईँलाई सही लागेको अप्सन हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर एसके टाइप गर्नुहोस् अनि एउटा खाली ठाउँ छोडेर अप्सन ए, बी, सी वा डी मध्ये कुनै एउटा छानेर पठाउन सक्नुहुन्छ 370 70 मा। तपाईँकै प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको बारेमा धेरै जानकारी लिन वा छुटेका कार्यक्रम सुन्नका लागि हाम्रो वेबसाइट www.ssmk.org मा गएर नयाँ तथा पुराना कार्यक्रमहरू सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। साथी, कहिलेकाहीँ सम्बन्धमा रहँदा यस्तो स्थिति पनि आउन सक्छ, तर यदि दुवैजनामा समझदारी छ, विश्वास छ, दुवैले एकअर्काको भावनालाई कदर गर्छ भने समस्याको समाधान मिलेर गर्न सकिन्छ नि, होइन र साथी? हो नि सविता, र त्यो बाहेक कहिलेकाहीँ के पनि भइरहेको हुन सक्छ भन्ने नि साथी, आफू कोही व्यक्तिलाई साँच्चै माया त गर्दिन, तर उसले मलाई धेरै माया गर्छ, ख्याल गर्छ, त्यही भएर म उसको चित्त दुखाउन चाहन्न भनेर त्यो व्यक्तिसँग नजिक भइदिँदा त्यसले समस्या निम्त्याउन सक्छ नि, होइन र? हो नि मनोज, त्यसैले नि साथी, आफू पनि प्रष्ट हौ र अर्को व्यक्तिलाई पनि प्रष्ट गराऊ, ताकि आफू त दुखी हुने नै भयो, त्यो सँगै अर्को व्यक्ति पनि आफ्नो कारणले दुखी बन्न नपरोस्। म तिम्रो भावनाको कदर गर्छु, तर मलाई तिमी प्रति यस्तो किसिमको कुनै फिलिङ्स छैन भनेर राम्ररी भन्न सकिन्छ नि, होइन र साथी? धेरै राम्रो कुरा गर्यो है सविता। र साथी, कोही व्यक्ति राम्रो लाग्नु र मन भित्रैदेखि उसलाई चाहने फिलिङ्स आउनुमा धेरै फरक हुन्छ, त्यही भएर आफ्नो भावनालाई बुझ्नु चाहिँ एकदमै आवश्यक हुन्छ है। हो नि, त्यसले साथी, आफ्नो प्रेममा आइपर्ने समस्यालाई दुवैजना मिलेर समाधान गर्न सकिन्छ, आफू पनि खुसी हुने र आफ्नो प्रेमी अथवा प्रेमिकालाई पनि खुसी राख्ने प्रयास चाहिँ गर्नुपर्छ है। पक्कै पनि हो नि सविता, बरु हाम्रो साथीलाई यो हप्ताको भिओआई प्रश्नको रूपमा सोधौ न, कि साथीले आफ्नो प्रेमी वा प्रेमिकालाई कसरी स्पेसल फिल गराउनुहुन्छ भनेर। भइहाल्छ नि मनोज, बरु भिओआई प्रश्न पनि म नै सोध्छु है त। र साथी, यो हप्ताको भिओआई प्रश्न रहेको छ, तपाईँ आफ्नो प्रेमी या प्रेमिकालाई कसरी स्पेसल महसुस गराउनुहुन्छ? साथी, प्रश्न फेरि एकचोटि भन्छु है त, तपाईँ आफ्नो प्रेमी वा प्रेमिकालाई कसरी स्पेसल महसुस गराउनुहुन्छ? साथी, यस प्रश्नमा आफूलाई लागेको विचार हामीलाई लेखेर पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर VOY टाइप गरेर एउटा खाली ठाउँ छोड्नुहोस् अनि आफ्नो विचार सरल लेखेर पठाउनुहोस् पैसा नै नलाग्ने हाम्रो टोल फ्री SMS नम्बर 3440 रेडियो कार्यक्रम साथीसँग मनका कुरामा आफ्ना सल्लाह, सुझाव, प्रतिक्रिया वा भनौँ अन्य कुनै समस्याहरू बाँड्न चाहनुहुन्छ भने मोबाइलको मेसेज बक्समा गई VOY टाइप गरी एउटा खाली ठाउँ छाडी आफ्नो कुराहरू सरल लेखेर पठाउन सक्नुहुन्छ पैसा नै नलाग्ने हाम्रो टोल फ्री नम्बर 4400। साथी, यदि सही व्यक्तिको साथमा हुने हो भने प्रेम साँच्चै नै हाम्रो जीवनको एकदमै महत्त्वपूर्ण हिस्सा हो, त्यही भएर आफ्नो भावनालाई बुझ्ने कोसिस गर्नुहोस्, आफूले माया गरेको मान्छेलाई बुझ्ने कोसिस गर्नुहोस् नै भन्छु है। र साथी, आफ्नो प्रेममा 100% प्रतिबद्ध हुनुहोस्, तपाईँ आफू पनि कन्फ्युजनमा नरहनुहोस् अनि आफ्नो प्रेमी अथवा प्रेमिकालाई पनि कन्फ्युजनमा नराख्नुहोस् नै भन्छु है। पक्कै पनि हो नि सविता। यदि तपाईँ फेसबुक चलाउनुहुन्छ भने हाम्रो फेसबुक फ्यान पेज www.facebook.com/ssnkradio गई लाइक गरी हामी कहाँ छौँ, के गर्दैछौँ भनेर पनि जान्न सक्नुहुन्छ। समस्या तपाईँको, सुझाव हाम्रो। अब पालो चिट्ठी, इमेल र SMS को साथीलाई साथीको सल्लाह। म साथीलाई माया गर्छु, अरु कुनै चाह छैन, कति माया गर्छु साथीलाई मलाई पनि थाहा छैन। ओहो मिरा, तिमीले आफूलाई नै थाहा नहुने माया चाहिँ कस्तो गर्छौ के साथीलाई? अब शब्दमा व्यक्त गर्न नसकिने माया गर्छु नि अङ्किता। अनि तिमी चाहिँ माया गर्दैनौ र साथीलाई? ल, यो पनि सोध्ने कुरा हो त मिरा, साथीलाई माया नगर्ने भए, साथीको केयर नगर्ने भए किन तिमी र म यसरी साथीको जिज्ञासा अनि समस्या हल गर्न आफूलाई लागेको कुराहरू सुझावको रूपमा दिन आउँथ्यौ त, भन त ल। हो नि अङ्किता, र साथी, हामी तपाईँलाई धेरै माया गर्छौँ, तपाईँले पनि हामीलाई माया र साथ दिनुहुन्छ, जुन हाम्रो लागि एकदमै प्रेरणा र प्रोत्साहनको विषय हो। तपाईँ हुनुहुन्छ र त हामी छौँ, हो कि न भन त अङ्किता? पक्कै पनि। ल मिरा, अब भने हामी साथीको जिज्ञासा र समस्या के छ त्यसमा छलफल गर्न थालौँ है त। भइहाल्छ नि अङ्किता। र साथी, आज हामी रुकुमको साथीले VOY टोल फ्री नम्बरमा पठाउनु भएको समस्याको बारेमा छलफल गर्छौँ है त। र रुकुमको साथी भन्नुहुन्छ, मेरो एउटा केटी साथी छ, उसको र मेरो प्रेम भएको 1 वर्ष भयो, ऊ मलाई माया गर्छु भन्छे तर मैले भनेको केही पनि मान्दिन, के प्रेममा एकअर्काको कुरा बुझ्न जरुरी छैन? अङ्किता, साथीको यो समस्यामा तिमी के भन्छौ भन त ल। मिरा, सबैभन्दा पहिला त म साथीलाई धन्यवाद नै भन्न चाहन्छु, र उहाँको समस्यामा कुरा गर्नुपर्दा यदि प्रेममा एकअर्काको भावना बुझ्ने, एकअर्कालाई विश्वास गर्ने कुरा भएन भने त त्यो राम्रो प्रेम सम्बन्ध नै भएन नि, होइन र साथी? हो नि अङ्किता, तर साथी यसको मतलब यो होइन कि प्रेम सम्बन्धमा भएपछि एकअर्काले भनेको सबै कुरा सही हुन्छन् भनेर। चित्त बुझेको कुरामा त समर्थन जनाइन्छ नै, तर चित्त नबुझेको कुरामा म यसमा समर्थन गर्दिन भन्न त पाउनु पर्छ जस्तो लाग्छ है मलाई, होइन र साथी? पक्कै पनि हो नि मिरा। अब साथी, सम्बन्ध राम्रो बनाउनु पर्छ भन्दैमा गलत कुरामा पनि मलाई तिम्रो कुरा एकदमै राम्रो लाग्यो, तिमीले भनेको सबै कुरा ठिक हो भन्न त भएन नि, होइन त साथी? बरु चित्त नबुझेको कुरा उपयुक्त समय हेरेर नम्र भावमा तिमीलाई यो कुरा सही लाग्छ होला, तर म भने यो कारणले सहमत छैन, त्यही भएर दुबै मिलेर समझदारीमा जाउँ भनेर एकअर्कालाई सम्झाउन सकिन्छ जस्तो लाग्छ है मलाई त। र साथी, सम्बन्धमा भइसकेपछि आफूले माया गरेको मान्छेले आफ्नो कुरा सुनोस्, बुझोस् र मानोस् भन्ने भावना हुन्छ, जुन प्राकृतिक कुरा पनि हो। तर यसको साथसाथै त्यो मान्छेले पनि त आफूबाट अपेक्षा गरेको हुन सक्छ। हो, यो कुरालाई पनि ख्याल राखेर उसको पनि कुरा सुन्ने र बुझ्ने गर्यो भने त सम्बन्ध सुमधुर बनाउन सकिन्छ जस्तो लाग्छ है। पक्कै पनि। तर साथी, सम्बन्धमा एकजनाको मात्र कुरा सुन्नु पर्ने, अर्को कुरा चाहिँ पटक्कै नसुन्ने गर्दा हामीले देखेका र सुनेका छौँ नि कि कति धेरैजनाको सम्बन्ध पछि गएर बिग्रिएको भनेर, होइन र? हो नि, किनभने नि साथी, सम्बन्ध भनेको त समझदारीमा अगाडि बढ्नु पर्छ नि, होइन र? नत्र त चित्त नबुझाइ कम्प्रोमाइज यानि कि सम्झौता गरेर अगाडि बढ्दा त्यसले न आफूलाई खुसी दिन्छ न त अर्को व्यक्तिलाई नै, होइन त अङ्किता? एकदमै हो मिरा। त्यही भएर साथी, तपाईँलाई अहिले कति गाह्रो भइरहेको छ भन्ने कुरा हामी बुझ्न सक्छौँ, र समस्यालाई यत्तिकै रहन दिएर त्यो समस्याले आफूलाई टेन्सन बनाएर बस्ने हो भने झनै गाह्रो हुन्छ भन्ने कुरा बुझ्नु भएर जसरी तपाईँले हामीलाई आफ्नो कुरा सेयर गर्नुभएको छ त्यो एकदमै सराहनीय छ है साथी। पक्कै पनि। त्यही भएर साथी, मलाई त के लाग्छ भने नि तपाईँले एकपटक यो कुरामा अब राम्ररी सोच विचार गर्नुपर्छ होला कि किन मैले भनेको कुरा मेरो प्रेमिकाले मान्दिन होला, पहिले उनले यस्तो गर्थिन् कि गर्दिनथिन्, अहिले मैले भनेको सबै कुरा नमान्ने गर्छिन् कि केही कुरा मात्रै नमान्ने गर्छिन्, हो यसको चाहिँ कारण पत्ता लगाउने कोसिस गर्नुपर्छ होला। र साथी, मलाई लागेको अर्को कुरा नि, कहिलेकाहीँ हामीले राम्रै कुरा भनिरहेका हुन्छौँ तर हाम्रो भन्ने तरिका र उपयुक्त समय नमिलेको पनि हुन सक्छ, त्यही भएर तपाईँले आफ्नो प्रेमिकासँग गर्ने व्यवहार अनि प्रेमिकाले तपाईँलाई गर्ने व्यवहार बारे केलाउन पनि उत्तिकै आवश्यक हुन्छ जस्तो लाग्छ है मलाई। र त्यो सँगसँगै तपाईँको प्रेमिकाले भन्ने गर्नुभएको कुरा तपाईँले सुन्ने गर्नुहुन्छ कि गर्नुहुन्न, हो यो कुरा पनि विचार गर्नुपर्छ जस्तो लाग्छ है साथी। हो नि, र साथी, तपाईँले भन्नुभयो जस्तै प्रेममा एक अर्काको कुरा बुझ्न एकदमै जरुरी छ, त्यही भएर राम्ररी सोच विचार गर्नुहोला र कारण पत्ता लगाउनुहोला अनि उपयुक्त समय हेरेर आफ्नो प्रेमिकालाई राम्ररी कुरा भन्नुहोला र उहाँको कुरा पनि बुझ्नुहोला नै भन्छौ है। हो नि, अब जस्तो कि म खासमा तिमीलाई धेरै माया गर्छु, तिम्रो र मेरो राम्रो सम्बन्ध होस् भन्नको लागि चाहिँ मैले यस्तो भनेको हो, तर यो कुराले तिमीलाई कुनै समस्या छ भने मलाई भन्न सक्छौ, मेरो गल्ती छ भने म सुधार गर्छु र तिमीले नबुझेको कुरा रहेछ भने म राम्ररी बुझाउने कोसिस गर्छु भनेर चाहिँ सम्झाउन सकिन्छ जस्तो लाग्छ है साथी। र यसरी कुरा गर्नु भएपछि तपाईँले भन्नुभएको छ नि साथी कि तपाईँको प्रेमिकाले माया त गर्छु भन्नुहुन्छ तर तपाईँको कुरा सुन्नुहुन्न भनेर, मलाई लाग्छ तपाईँले आफ्नो कुरा राम्रोसँग भन्नुभएपछि उहाँको खास कुरा के हो, उहाँले साँच्चै तपाईँलाई चाहनुहुन्छ या हुन्न त्यो कुरा पनि बुझ्न सकिन्छ होला, होइन त मिरा? हो नि अङ्किता। त्यही भएर साथी, तपाईँले एकपटक आफ्नो प्रेमिकाको कुरा सुन्नुहोला र उहाँको ठाउँमा आफू बसेर बुझ्ने कोसिस गर्नुहोला, त्यसै गरी उहाँलाई पनि तपाईँको ठाउँमा बसेर मेरो कुरा बुझ भनेर राम्ररी सम्झाउनुहोला। हो नि, र साथी, साँचो माया गर्ने मान्छेले आफ्नो प्रेमी या प्रेमिकाको लागि कहिले पनि नराम्रो सोच्दैन, बरु केही कुरा सुधार गर्नुपर्ने देखियो भने राम्ररी सम्झाइ बुझाइ गर्ने कोसिस गर्छ, जुन कुरा बुझ्न एकदमै आवश्यक छ। पक्कै पनि। साथी, आफ्नो प्रेम सम्बन्ध सुमधुर रूपमा अगाडि बढाउनुहोला, प्रेमको नाममा एकअर्कालाई कुनै पनि कुरा गर्न बाध्यकारी महसुस नगराउनुहोला नै भन्छौँ है। हो नि, किनभने विश्वास नै प्रेमको बलियो आधार हो, त्यही भएर आफ्नो प्रेम सम्बन्धमा सधैँभरि विश्वास र एकअर्काको भावनाको कदर हुने स्थिति कायम गर्नुहोला नै भन्छौँ है साथी। पक्कै पनि। ल त साथी, हामीले भनेको कुराहरू तपाईँको लागि समस्या समाधान गर्न सफल भए या भएन भनेर लेखी पठाउनु चाहिँ नभुल्नु होला है त। र साथी, अब भने साथीलाई साथीको सल्लाह स्तम्भबाट म तपाईँकै रमाइली चञ्चले अनि चटपट्टे साथी मिरा र म तपाईँकै स्मार्ट र स्टाइलिस साथी अङ्किता पनि बिदा हुन्छौँ। नमस्ते, बाई बाई, फेरि भेटौँला। रेडियो कार्यक्रम साथीसँग मनका कुरामा आफ्नै आवाजमा आफ्नो कुरा रेकर्ड गराउनको लागि हाम्रो टोल फ्री नम्बर रहेको छ 1660100456 एनटिसी प्रयोग गर्ने साथीका लागि र 9805072000 एनसेल प्रयोग गर्ने साथीका लागि। प्रश्न सोधौं, जवाफ दिइता खोजौं। आफ्नो स्थानीय तहमा तपाईँले देखे भोगेको मुख्य समस्या के हो र त्यो समस्या समाधान गर्न तपाईँका जनप्रतिनिधिले तत्काल के गर्नु पर्ला? तपाईँ आफूसँग भएका कुनै पनि प्रश्न आफ्ना जनप्रतिनिधिलाई सोध्न सक्नुहुन्छ। तपाईँको प्रश्नको जवाब सम्बन्धित जनप्रतिनिधिले रेडियो कार्यक्रम साथीसँग मनका कुरा तथा साझा बोली मार्फत दिनुहुनेछ। प्रश्न सोध्नलाई 9801122415 मिस्ड कल गर्नुहोस्। एकछिन पछि तपाईँलाई यतिबाट फोन आउँछ। त्यो फोन उठाइ त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नो विचार वा प्रश्न रेकर्ड गराउनुहोस्। साथै SMS नम्बर 37171 मार्फत पनि प्रश्न सोध्न वा विचार राख्न सकिन्छ। SMS गर्दा मोबाइलको म्यासेज बक्समा गएर CS टाइप गरी एउटा खाली ठाउँ छोडेर आफ्नो नाम, ठेगाना, लिङ्ग र उमेर सँगै आफ्नो प्रश्न वा विचार लेखी 37171 पठाउनुहोस्। यहाँ भनिएका फोन वा SMS नम्बरहरू निशुल्क हुन्। फोन वा SMS गर्दा तपाईँको पैसा काटिँदैन। प्रश्न सोधौं, जवाफ दिइता खोजौं। आज छु है बगरमा, भोलि आकाशमा हुनेछु। वा वा वा, म कति बगे नहरमा, भोलि समुद्रमा हुनेछु। नाइ नाइ नाइ नाइ, मलाई छोडेर जाने कुरा नगर न मनोज प्लिज। हेरन त, आज छु है विद्यार्थी जीवनमा, भोलि तिमी जस्तै हुनेछु। आज देशलाई केही भएमा भोलि म पनि रुनेछु। ओहो, कति राम्रो कविता है मनोज। आफ्नो देशप्रतिको प्रेम कति मजाले दर्शिएको रहेछ के कवितामा। अब बुझ्यो होला नि साथीले के विषयमा कविता पठाउनु भएको रहेछ भनेर। बुझे कि मनोज बुझे। आखिर माया भनेको त मायै हो क्यारे, चाहे देशको लागि होस्, चाहे त्यो आफ्नो मनको मान्छेको लागि होस्, होइन त साथी? ल ल ल भयो सविता, तिमीसँग कुरा गरेर कहाँ सकिन्छ र आफ्नो नाम लेख्न छुटाउनु हुने डोटीको साथी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्छौ है यति राम्रो कविताको लागि। पक्कै पनि, र कार्यक्रम सुन्दै गर्नुभएको साथी, यदि तपाईँलाई पनि डोटीको साथीले जस्तै कार्यक्रम मार्फत आफ्ना गीत, कविता, चुटकिला या कथा पठाउनु मन छ भने सुन्नुहोस् है त यो रेडियो सन्देश। मेरो कथा साथीसँग मनका कुरा मार्फत। साथी, के तपाईँ आफ्ना जीवनका भोगाई र अनुभव साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत तपाईँ जस्तै अरू साथीलाई सुनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आफ्ना अनुभवलाई कथा, कविता वा नाटकको रूपमा लेखी पठाउनुहोस्। तपाईँका अनुभवलाई हामी रेडियो नाटकको रूपमा परिणत गरी तपाईँकै नाम दिएर साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ। र आफ्नो जीवन भोगाई साथीसँग मनका कुरामा पठाउनका लागि हुलाक ठेगाना रहेको छ रेडियो कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल, वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com। त्यसै गरी अर्को ठेगाना रहेको छ facebook.com/ssmkradio। साथी, तपाईँको गीत, कविता, कथा या रचना फटाफट लेखेर पठाउनु होला है, हामी तपाईँको रचना सुन्न आतुर छौँ है। पक्कै पनि, र साथी, अब पनि कार्यक्रमबाट हामीले बिदा मागेर जाने बेला भइसकेको छ। त्यही भएर तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया पठाउनको लागि कार्यक्रमको बीचबीचमा हामीले ठेगाना दिइसकेका छौँ। तिनै ठेगाना मध्ये तपाईँलाई जुन ठेगाना सजिलो लाग्छ त्यही ठेगाना मार्फत पठाउनु होला है। अँ ल त साथी, अब भने अर्को हप्ता भेट्न आउने बाचा गर्दै कार्यक्रम साथीसँग मनका कुराको सम्पूर्ण टिम अङ्किता, मीरा र रसिक सँगसँगै म तपाईँकै बिन्दास अनि झ्याप्प कबल पालेको साथी मनोज, अनि म तपाईँकै हँसिली रसिली अनि चिटिक्क परेकी प्यारी साथी सविता पनि बिदा हुन्छु। नमस्ते, बाई बाई, फेरि भेटौँला।